हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोकसङ्कारको अर्को एउटा बसाइतिर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी, तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ बिहान 10 बजेको अर्पण समाचार लगत्तै करिब करिब 11 बजेसम्म र मिठा मिठा लुकधुरी भाकाहरूलाई लोकसङ्कारको व्यवसायमा रहेर तपाईँको लागि प्रस्तुत गर्ने गर्छौँ। आज पनि तपाईँले मन पराउनु भएको बजारमा चर्चामा रहेका तिनै चर्चित लोकधुरी भाकाहरूलाई मैले तपाईँको लागि लिएर आएको छु। विशेष गरी अलि नयाँ भाकाहरूलाई आजको लोकसङ्कारको व्यवसायमा प्रस्तुत गर्नेछु र आजको लोकसङ्कारको व्यवसायको सुरुवात गर्न चाहन्छु अहिले नेपाली लोकसङ्गीतको बजारमा चर्चा बटुलिराखेको भाकाबाट। निकै नै रमाइलो खालको छ यो भाका, यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि। बाले काम गर्दैनन् बुढी आमा आइया, घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। हो बुढा बाले काम गर्दैनन् बुढी आमा आइया, घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन्, बस्ती नामा घरे जोई बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भाइ। बाबा आमा एक्लै छन् बस्ती नामा घरे जोई बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भाइ। बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भाइ। माछा मासु दुधै खाउला खाउला तरै पानी, मलाई त पाउँछौ पाउँछौ पाउला घरै पानी। ओ माछा मासु दुधै खाउला खाउला तरै पानी, मलाई त पाउँछौ पाउँछौ पाउला घरै पानी। मै जन्मेको तिम्रैलाई मेरो कोही दाइरा भाइ। छोरो पाए त के गरम, त्यही छोरा नि घर जाई बसे भन्ला नि बेसरम। हो बाबामाले एउटै छोरो पाए त के गरम, त्यही छोरा नि घर जाई बसे भन्ला नि बेसरम। मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन् बस्ती नामा घरे जोइ बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भाइ बाबा आमा एक्लै छन् बस्ती नामा घरे जोइ बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भाइ बरु छन् कि छैनन् हो कान्छे तिम्रो दाइरा भाइ हो मेरी एउटी दिदी थिइन् गइन् पहिला भागे अब बिहे गर्छु मैले बाउ आमाकै लागि हो मेरी एउटी दिदी थिइन् गइन् पहिला भागे अब बिहे गर्छु मैले बाउ आमाकै लागि मै जन्मेको तिम्रैलाई बाबा आमा एक्लै छन् बस्नुपर्छ घर जाइ नै किन रमाइलो खालको भाग तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर लोकसङ्कारको व्यवसायमा हरेक खालका भाकाहरूलाई हामी तपाईँको माझमा राख्ने गर्छौँ। कहिले पुराना पुराना भाकाहरू तपाईँले सुन्दै आउनु भएको छ, कहिले यस्तै नयाँ नयाँ भाकाहरूलाई स्थान दिन्छौँ, कहिले नेपाली लोकसङ्गीतको बारेमा चर्चा परिचर्चा गर्छौँ अनि कहिले नेपाली लोकसङ्गीतकै क्षेत्रमा लाग्नुभएका गायक गायिकाहरूसँगको कुराकानी पनि तपाईँको लागि राख्ने गर्छौँ। र आजको लोकसङ्गीतको व्यवसायमा नयाँ नयाँ भाकाहरूलाई मैले तपाईँको लागि प्रस्तुत गरिराखेको छु। र यति बेला फेरि पनि लोकसङ्गीतको व्यवसायमा अर्को एउटा भाका राख्छु, यो भाकापछि फेरि आउँछु।

लौन भगवान के देख्न पाइयो, निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ र नयाँ नयाँ भाकालाई आज मैले तपाईँको लागि प्रस्तुत गरिराखेको छु। अझै पनि यस्तै भाकाहरू तपाईँको लागि राख्ने मन त थियो तर समय सकिसकेको छ। राजुको लोकसङ्कारको बसाइबाट अब भने हामी छुट्टिनु पनि पर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो, यिनै लोक भाकाहरू सँगै रम्नु भयो, तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले पनि सुनिदिनु भयो, साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण।